आँखै तिमी जस्तै, तिमी नै हो मेरो सम्वन स्पेसल। जता जान्छु तिम्रै छलको, मायाको यो कस्तो आगो सल्क्यो, के भो मलाई लौन यस्तो अनौठो। देखे मैले धेरै केटी, भेटिन आँखै तिमी जस्तै, तिमी नै हो मेरो सम्वन स्पेसल। जता जान्छु तिम्रै झल्को, मायाको यो कस्तो आगो सल्क्यो, के भो मलाई लौन यस्तो अनौठो। बन्छौ के मेरो सम्वन स्पेसल, बन्छौ के मेरो सम्वन स्पेसल, बन्छौ के मेरो सम्वन स्पेसल, बन्छौ के मेरो सम्वन स्पेसल। कोही तिम्रो अरू भन मैले कसो गरौ, तिमीलाई अरूको सोच्नै सक्दिन। तिमी मेरो हुनै पर्छ अनि मेरो सास चल्छ, तिमी बिना म जिउनै सक्दिन। छ कि कोही तिम्रो अरू भन मैले कसो गरौ, तिमीलाई अरूको सोच्नै सक्दिन। तिमी मेरो हुनै पर्छ अनि मेरो सास चल्छ, तिमी बिना म जिउनै सक्दिन। बन्छौ के मेरो सम्वन स्पेसल, बन्छौ के मेरो सम्वन स्पेसल, बन्छौ के मेरो सम्वन स्पेसल, बन्छौ के मेरो पनि देऊ मेरो सम्वन स्पेसल।